छुपाते हो शाहेदी कतान, क्यों ना ढूंढे आ भाई को बहन, क्यों ना ढूंढे आ भाई को बहन, भाई के सिवा कौन है मेरा, भाई के सिवा कौन है मेरा, ज़िबा होते हैं किस तरफ उसे। शहीद सुनती है बहन खुश्क है गला, सुनती है बहन खुश्क है गला, ज़िबा होते हैं किस तरफ उसे। नहीं रंग का रास्ता, ज़िबा होते हैं بدر حسین مسلم حسین جرم سکینہ بے بدر حسین مسلم حسین جشن و چرار فاطمہ حسین مسلم حسین جشن و چرار فاطمہ حسین حسین امام حسین حسین حسین امام حسین حسین حسین امام حسین